बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल सुरुमा जब परिन्छ प्यारमा सुरुमा जब परिन्छ प्यारमा ऊ भन्दा त्यसै मरिन्छ प्यारमा आफ्नो त वास्तै हुँदैन खै किन आफ्नो त वास्तै हुँदैन खै किन उसैको ख्याल गरिन्छ प्यारमा ऊ भन्दा त्यसै मरिन्छ प्यारमा इमान शान जोगाउन सके इमान शान जोगाउन सके सन्देश राम्रो छरिन्छ प्यारमा ऊ भन्दा त्यसै मरिन्छ प्यारमा मुटुको भए बलियो संगम मुटुको भए बलियो संगम जंघार ठुलै तरिन्छ प्यारमा ऊ भन्दा त्यसै मरिन्छ प्यारमा बेखबर हुँदा आफ्नी र आफ्नो बेखबर हुँदा आफ्नी र आफ्नो बेसीतिर खोज्न झरिन्छ प्यारमा ऊ भन्दा त्यसै मरिन्छ प्यारमा थालेमा खन्न समाजले खेदो थालेमा खन्न समाजले खेदो बसाई अन्तै सरिन्छ प्यारमा ऊ भन्दा त्यसै मरिन्छ प्यारमा एउटालाई लागे मात्र चोट एउटालाई लागे मात्र चोट अर्कोको आँखा भरिन्छ प्यारमा सुरुमा जब परिन्छ प्यारमा ऊ भन्दा त्यसै मरिन्छ प्यारमा अर्घाखाँचीको खन दुई स्थायी निवास भई हाल काठमाडौँमा म्युजिक एन्ड हेडलाइन्स एफएममा कार्यरत अनुपम शर्मिलाको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा हामी केही रात्रिगन्थनका साथमा तपाईँका गजलहरू र सुमधुर हिन्दी उर्दू गजलहरू सुन्नेछौं। सधैँ सँगै भए जस्तो सस्तो हुने र कहिल्यै सँगै हुन नपाए प्रेम हुने परिपाटीले मानिस सधैँ पीडित छ। प्रेमलाई जति नै महँगो बनाउन खोजे पनि प्रेम सस्तो भइदिन्छ जब एकअर्कामा आत्मीयता वा विश्वासको कमी हुँदै जान्छ। मानिस एक्लै जन्मन्छ र एक्लै मर्छ तर बाँचुन्जेलको प्रेममा गर्व गर्दै भन्छ म तिमीलाई सात जुनीसम्म प्रेम गरिरहन्छु। सात जुनीसम्म उसैले जिन्दगी पाउँछ कि पाउँदैन भर छैन। आफैले जिन्दगी नपाए सात सात जुनीसम्म कसरी साथ दियोस् मानिसले। बरु यही एउटा जुनी हाँसी खुसी साथ तिमीसँगै बाँच्न चाहन्छु भनेर त्यस्तै हाँसी खुसीको जीवन काटिदिए पुग्छ। सात सात जुनीको असम्भव उद्देश्य ताक्नै पर्दैन। उमेरमा कसैलाई मन पराउनु सामान्य हो, मन पराएपछि उसको बारे सोच्नु पनि सामान्य हो। सोचेको कसैले थाहा पाउँदैन, त्यसकारण मनमा जे जे आयो त्यही त्यही सोच्नु पनि सामान्य हो। तर सोचाइअनुसारको प्रतिफल नपाएपछि दुःखी हुनु चाहिँ सामान्य होइन। यसले मानिसलाई असामान्यतातर्फ धकेल्छ र मानिस गीत गजल कला सङ्गीततर्फ प्रवृत्त हुनुपुग्छ। प्रेममा जोडीहरू हाँस्छन्, खेल्छन्, जिस्कन्छन्, एकअर्कासँग रिसाउँछन् वा रिसाएको अभिनय पनि गर्छन्। फेरि रिसाएकालाई फकाउने काम गर्छ अर्को पक्षले। यस्तो लाग्छ रिसाउनु र फकाउनु अभिनय मात्र हो, खेलै मात्र हो। तर यही खेलकै कारण कहिलेकाहीँ सदा सदाका लागि बिछोडिन पुग्छन् जोडी। जगजितले गाएको एउटा गजलमा जस्तै मनाने रुट्ने के खेल में हम बिछडे जाएंगे ये सोचा नै था। बिछोडपछि होस आउँछ आफूले ठिक गरे कि बेठिक, मूल्याङ्कनको समय नै त्यही हो। सोच्दा सोच्दा कहिलेकाहीँ निष्कर्ष निस्कन्छ म बरु उसलाई नभेट्दै ठिक थिएँ, त्यो दिन किन त्यसरी भेट्नु परेको थियो होला। उसले सुरुवात सम्झन्छ एक्लै हुँदा म कति खुसी थिएँ, अहिले उसका बारे सोचिरहनु पर्दा दिमागभरि उसकै तनावले ग्रस्त भइरहेका बेला यस्तो लाग्छ तेरे बारे में जब सोचा नहीं था मैं तन्हा था मगर इतना नहीं था। तेरे बारे में जब सोचा नहीं था तेरे बारे में जब सोचा नहीं था मैं तन्हा था मगर इतना नहीं तेरे बारे में जब सोचा नहीं था तेरे बारे में जब सोचा नहीं था समंदर ने मुझे प्यासा ही रखा, समंदर ने मुझे प्यासा ही रखा, मैं जब से मेरा में था प्यासा नहीं था, मैं जब से मेरा में था प्यासा नहीं था, मैं जब से मेरा में था प्यासा नहीं था, मैं तन्हा था मगर इतना नहीं था, तेरे बारे में जब सोचा नहीं सिउँदोपछि लासमाथि सिन्दूर चढाइन्छ, सिउँदोपछि लासमाथि सिन्दूर चढाइन्छ, यस्तो गरी गरी पनि पुण्य कमाइन्छ। प्रेमको यो नियम पनि अजीब अजीब लाग्छ, प्रेमको यो नियम पनि अजीब अजीब लाग्छ, पहिले हँसाइन्छ अनि पछि रुवाइन्छ, यस्तो गरी गरी पनि पुण्य कमाइन्छ। मेरो घरको कुरै अर्को के बताउँ साथी, मेरो घरको कुरै अर्को के बताउँ साथी, मट्टी तेल छर्की छर्की आगो निभाइन्छ, यस्तो गरी गरी पनि पुण्य कमाइन्छ। जब जब शब्दहरू नाजुक बन्दै जान्छन्, जब जब शब्दहरू नाजुक बन्दै जान्छन्, कलमको काँधमा राखी बन्दुक पड्काइन्छ, यस्तो गरी गरी पनि पुण्य कमाइन्छ। मेरो योग्यताको प्रमाण सोध्छन् भने कोही, मेरो योग्यताको प्रमाण सोध्छन् भने कोही, हत्केलामा उठेका यी ठेला देखाइन्छ, सिउँदो पुछी लासमाथि सिन्दूर चढाइन्छ, यस्तो गरी गरी पनि पुण्य कमाइन्छ। कञ्चनपुरको क्रिश्चनपुर दुई स्थायी निवास भई हाल मलेसियामा रहनुभएका अनाम मण्डली मलेसियाका संस्थापक अध्यक्ष सृजन श्रीको यो गजल मैले सुनाए। यसअघिको प्रसङ्ग थियो बिछोडिएका प्रेमी जोडीका भावहरूबारे, अबको प्रसङ्ग बिछोडिँदै गरेका जोडीबारे। आफ्नो मान्छे आफूसँग छुट्टिँदैछ भन्ने मन नदुख्ने प्राणी को नै होला र संसारमा। मन दुखेको बेला यस्तो लाग्छ, जीवनभर साथ नदिए पनि केही समय त मैले भनेको मानिदिएको भए नि हुन्थ्यो नि, केही समय मसँगै रहिदिएको भए पनि हुन्थ्यो नि। उसलाई जीवनभर त कोही पनि कसैको साथमा रहँदैन, संसारबाट कोही चाँडै बिदा हुन्छन् कोही ढिलो। त्यसो हो भने केही दिनका लागि मसँगै रहिदेऊ र जीवनभरका खुसीहरू त्यति नै दिनमा मेरो पोल्टाभरि राखिदेऊ भन्ने पनि मनको भाव रहन्छ। अब फेरि एउटा गजलको पालो आएको छ। हुन त यसलाई पङ्कज उदासले पनि गाएका छन्, तर मलाई महिला आवाज मनपर्छ। कति खोजी गर्दा पनि यही आवाजको गजल नभेटेपछि केही प्राविधिक कमजोरी नै भए पनि यो साङ्गीतिक गजल आज फेरि प्रस्तुत गर्दैछु। कठिन हे राह गुजर, थोड़ी दूर साथ चलो। Bye. एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल उमेरमा फुलेपछि केशको चिन्ता लाग्छ। उमेरमा फुलेपछि केशको चिन्ता लाग्छ। धेरै टाढा भए पनि देशको चिन्ता लाग्छ। धुजा धुजा च्यातिएर ज्वालाभित्र जल्दा धुजा धुजा च्यातिएर ज्वालाभित्र जल्दा कठैभरि नाङ्गै हुँदा भेषको चिन्ता लाग्छ। धेरै टाढा भए पनि देशको चिन्ता लाग्छ। आँधीसँगै गन्तव्यमा निस्किएको यात्री आँधीसँगै गन्तव्यमा निस्किएको यात्री एम्बुसमा परिन्छ कि रेसको चिन्ता लाग्छ। धेरै टाढा भए पनि देशको चिन्ता लाग्छ। घरगाडी जल्दा कतै गोली चल्दै गर्दा घरगाडी जल्दा कतै गोली चल्दै गर्दा रुवावासी चलेको परिवेशको चिन्ता लाग्छ। उमेरमा फुलेपछि केशको चिन्ता लाग्छ। धेरै टाढा भए पनि देशको चिन्ता लाग्छ। यो गजल सावरा लिम्बूको थियो, यसलाई सुनाएँ मैले। तपाईँ उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल सुन्दै हुनुहुन्छ। हरेक बुधबार र आइतबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट तपाईँ यो कार्यक्रम सुन्दै आउनुभएको छ। मानिसका सम्बन्धहरू अध्ययन गर्न पनि खुब रमाइलो हुन्छ। अध्ययनमा रुचि कसलाई नहोला? प्रेम कसरी हुन्छ र कसरी फाट्छ, सायद यसको अध्ययन मानवीय जीवनमा कहिले गरेर नसकिने अध्ययन हो। एउटा सजीव पात्रको अध्ययन गरिरहँदा पछिल्लो चरणमा आएर केही दिन अघि मात्र उसले पारपाचुके गर्यो। कागजी तवरमा केही दिन अघि मात्र भए पनि यो पारपाचुके मानसिक तहमा 1 वर्ष अघिदेखि नै भएको थियो। सम्बन्ध विच्छेद भएर आएको दिन बेलुकी उसले च्याटमा खुसी हुँदै भनेको थियो, आजदेखि म स्वतन्त्र भए अचुजी, भन्नुहोस् हामी कहिले भेटौँ, म मेरो खुसियालीमा तपाईँलाई ट्रिट दिन चाहन्छु। म अन्यलमा परेँ, बधाइदिउँ भने सम्बन्ध विच्छेद भएको छ। नराम्रो भयो भनौँ भने उनी खुसी छन् आफ्नो निर्णय भएकोमा, आफू स्वतन्त्र भएको भन्दैछन्। कहिलेकाहीँ समय अप्ठ्यारो भइदिन्छ। मलाई मनमा बेसरी हुरी चलाउन मन लाग्यो। मानिस आखिर चाहन्छ कि प्रेम कि स्वतन्त्रता, कि प्रेम स्वतन्त्रताको उल्टो शब्द हो। मनको आँधीलाई बिसाउन मन लाग्यो कतै र सोचेँ, सायद कहिलेकाहीँ प्रेमको जन्जिरले स्वतन्त्रतालाई कसेर बाँधिदिन्छ। कसैले भनेको सम्झेँ, प्रेम अधिक भयो भने घुटन हुन्छ। सायद त्यही घुटनको विस्फोट थियो उनको पारपाचुके। मैले गुलाम अलीको एउटा गजल सम्झेर उनलाई त्यही सुन्न आग्रह गरेँ। उनी खुसी भए त्यो गजल आफ्ना लागि साँच्चैकै उपयुक्त रहेछ भन्दै। साना साना विषयहरूमा अनुभव सँगालेर प्यारो गर्छ मान्छे। ती तमाम साना साना अनुभूतिहरूले सम्बन्ध जगाउँछ, अनि तिनै अनुभूतिहरूलाई चटक्क भुलेर सम्बन्ध छुट्नु पर्दा त्यो मान्छेका लागि मनको पहिरो जान्छ। बस त्यसपछि कथा त्यहीँ जन्मिन्छ, त्यहीँ हुर्किन्छ र त्यहीँ कथाको अन्त्य हुन्छ। प्रेमी आफ्नो मनमितको बाटो कुरेर बस्छ। सारा दिनभरि बाटो कुर्दा त्यहाँका गिटीहरू बालुवाहरू ढुङ्गाहरू कति बिजाउँदा हुन् उसलाई। तेरी गलीमे सारा दिन दुःखका कङ्कर चुम्ता हुँ। घरमा एक्लै बस्नेहरूले अनुभूत गरेको होला कहिलेकाहीँ, रातमा चकमन्न हुँदा कुनै आवाज कतैबाट ननिस्किएको बेला घरको मन्द मन्द एउटा सानो आवाज सुनिन्छ। सायद त्यो घरले भित्र बस्ने मान्छेसँग सम्वाद गरिरहेको हुन्छ। घर वा कोठाले हामीसँग सधैँ अपेक्षा गर्छ। बिहान सूर्य उदाउँदा हामीले त्यस घरका पर्दाहरू उगारिदिउँ, धुलो मैलो र कसिङ्गर जम्दा कुच्चो लगाएर बढारिदिउँ। घरले अपेक्षा गर्छ मान्छेसँग, त्यो निर्जीव किन नहोस्, घरले चाहन्छ मैलाहरू पखालिदिउँ। रात परेपछि त्यहाँ साँसको बत्ती बालिदिउँ। रातमा कोठाले जहिले पनि उज्यालोको खोजी गर्छ, कोही त हुनैपर्छ उज्यालो जगाउन, त्यो कोठामा बत्ती बालिदिन। सायद घरले भन्छ, मेरा दिया जलाए कौन, मैं तेरा खाली कमरा हूं। प्रेम अविच्छिन्न रहे पनि प्रेमको एउटा ऋतु हुन्छ सायद। मान्छे वियोगमा आफ्नो मनमितलाई ऋतुसँग जोडेर सम्झिन्छ। जाडोको समयमा न्यानो ठाउँमा घाम ताप्दै बसेको संयोग जाडोकै बेला बढी याद आउने गर्छ। कहिलेकाहीँ सुन्दर महलभित्र बस्दा पनि मान्छेलाई आफ्नो प्रेमी वा प्रेमिकासँग यादगार रहने गरी भेटेको झुप्रोको सम्झनाले सताउँछ, सडकको सम्झनाले सताउँछ। जब मान्छे जोडीबाट एक्लै बन्न पुग्छ तब उसलाई जोडी हुँदाको एक एक कुराले सताउन थाल्छ। ऊ पोहोर प्रेममा थियो र यो वर्ष एक्लै रह्यो भन्छ। ऊ पिछली रुतके साथी अबके बरस में तन्हा हुँ। गुलाम अली गाउँछन्, अपने धुन में रहता हूं मैं भी तेरे जैसा हूं। आज त्यही गजल बुलबुलबाट ती पारपाचुके भएका प्रेमीलाई र तपाईं सबैलाई, ओ पिछले रुत के साथी अबके बरस में तन्हा हूं, अपनी धुन में रहता हूं मैं भी तेरे जैसा। ये गजल नासिर काज़मी की गजल, चंद मिनट उसके बाद फरमाइशें लेके आप सुनाएंगे। बहुत छोटी दहर की ये गजल है, सिर्फ इतना है कि अपनी धुन में रहता हूं, ये इसका वजन है। एक नई चीज है, अपनी धुन में रहता हूँ, अपनी धुन में रहता हूँ, मैं भी तेरे जैसा हूँ, अपनी धुन में रहता हूँ, अपनी धुन में रहता हूँ, मैं भी तेरे जैसा हूँ, अपनी धुन में। ओ पिछली रुत के साथी, ओ पिछली रुत के साथी, ओ पिछली रुत के साथी, अब के बरस मैं तन्हा हूँ, अपनी धुन में रहता हूँ, मैं भी तेरे जैसा हूँ, अपनी धुन में रहता हूँ। हमारे घर में घरे धनी बाबा धनी सा, बाबा धनी सा, बाबा धनी सा, अपनी धुन रहता हूँ, पर घरे गी धनी निधा धनी घरे धनी बाबा धनी सा, मामा बाबा दादा नी मामा बाबा दादा नी रे इन दरे गगा मामा दादा गगा मामा दादा नी मामा दादा नी मामा वनी गा मरे दरे नी दरे धनी बाबा दादा नी सा, बाबा दादा नी सा, बाबा दादा नी सा, अपनी धुन रहता हूँ, मैं भी तेरे जैसा हूँ, अपनी धुन रहता हूँ, ओ पिछली रुत के साथी साथी साथी। ओ पिछली रुत के साथी, ओ पिछली रुत के साथी, अब के बरस मैं तन्हा हूँ, अपनी धुन में रहता हूँ, मैं भी तेरे जैसा हूँ, अपनी धुन में तेरी गली में सारा दिन, तेरी गली में सारा दिन, सारा दिन तेरी गली, सारा दिन तेरी गली में, सारा दिन दुख के कंकर चुनता हूँ, अपनी धुन में रहता हूँ, मैं भी तेरे जैसा हूँ, अपनी धुन में रहता हूँ, मैं तेरे जैसा रहता हूँ। मेरा दिया जलाए कौन, मेरा दिया जलाए कौन, मेरा दिया जलाए कौन, मैं तेरा खाली कमरा हूँ रहता हूँ, मैं भी तेरे जैसा अपनी लहर है अपना रोग, अपनी लहर योजना थियो न ज्ञान थियो, न त योजना थियो न ज्ञान थियो, तर पनि ऊ उत्तिकै महान थियो। साथ पाउने त सुखमा पुर्याएछ, साथ पाउने त सुखमा पुर्याएछ, दुःखमा न तिमी न भगवान थियो, तर पनि ऊ उत्तिकै महान थियो। माया छ भने छाती चिरेर देखाऊ, माया छ भने छाती चिरेर देखाऊ, मेरी प्रियाको यस्तो अडान थियो, तर पनि ऊ उत्तिकै महान थियो। यार जिन्दगी अचेल बिहाल भाछ, यार जिन्दगी अचल बिहाल भाछ, हिजोसम्म सुनौलो बिहान थियो, तर पनि ऊ उत्तिकै महान थियो। भोलि के हुन्छ होला म सोचिरहेछु, भोलि के हुन्छ होला म सोचिरहेछु, अस्ति भरिया हिजो किसान थियो, न त योजना थियो न ज्ञान थियो, तर पनि ऊ उत्तिकै महान थियो। यो गजल बागलुङ मलमचारी स्थायी निवास भई हाल बुटपल बस्दै आउनुभएका विष्णु गौतमको गजल थियो। अर्को एउटा गजल छ प्रभासबाट, शेर्पिनी कान्छी भनेर पठाउनु भएको छ। शेर्पिनी कान्छीको गजल, रङ्गमञ्च रहेछ जिन्दगी नचाएर गयौ, रङ्गमञ्च रहेछ जिन्दगी नचाएर गयौ, भुल्न नसकिने प्रेम कथा रचाएर गयौ, जताततै हरियाली बसन्तको मौसम आयो, जताततै हरियाली बसन्तको मौसम आयो, फुल्दैन मनमा फुल डाली भचाएर गयौ, फुल्न नसकिने प्रेम कथा रचाएर गयौ, हेरिरहे उसको मुहार केही बोल्न सकिन, हेरिरहे उसको मुहार केही बोल्न सकिन, नाटक गर्दै लाज शरम पचाएर गयौ, रङ्गमञ्च रहेछ जिन्दगी नचाएर गयौ, भुल्न नसकिने प्रेम कथा रचाएर गयौ। प्रेमका अनेक रूपहरू छन्। फर्कने आशामा कसैको प्रतीक्षामा बाँचिरहनु प्रेम हो, हातमा हात राखेर एकअर्काको साथ निभाउने बाचा बाँध्नु पनि प्रेम हो। प्रेम नदी हो, प्रेम गङ्गा हो, प्रेमको गङ्गाजलका लागि प्रत्येक मान्छे प्रतीक्षारत रहन्छ युग युगसम्म। प्रेमले नछोएकाहरू कम छन् संसारमा, सबलाई प्रेमकै भोक र सारा संसारभरि प्रेमकै अभ्यर्चनाका साथ एकअर्काप्रति शुभकामना आदान प्रदान गरिन्छ, र पनि मानिस प्रेमकै प्यासमा बाँचेको छ। गङ्गाको एक बुँद पानी मानिसको प्यास हो। प्रेम शक्ति हो, प्रेमले नै गर्न नसक्ने काम गराइदिन्छ, प्रेमले नै अदम्य साहस भरिदिन्छ मानिसमा, प्रेमले नै दृष्टिविहीन पनि गराइदिन्छ प्रेममा। सारा संसारका राम्रा काम हुन् वा नराम्रा, ती सबै कतै न कतै प्रेमकै प्रभावबाट गठित भएका छन्। त्यसकारण प्रेमको सम्मान गरौँ, प्रेमको सम्मान आफ्नै सम्मान हो। समयको अवधि, भौगोलिक दूरी जस्ता प्रेमका शत्रुहरूसँग मानवताको हतियार प्रयोग गरेर लड्ने गरौँ, सधैँ प्रेमकै विजय हुन्छ। आशा भोसलेको आवाजको यो गजल सबै प्रेमी जोडीहरूमा समर्पित। साङ्गीतिक गजलहरू तपाईँले पठाएका गजल र रात्रि गन्थनको प्रस्तुतिका साथ आज बुधबारको बुलबुलबाट बिदा चाहन्छु। आइतबार फेरि भेटघाट हुने नै छ। तबसम्मका लागि उत्पादन सघि दिनेश निरोला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा हुन्छौँ। जाँदा जाँदै गुजरात आनन्द बस्दै आउनुभएका बर्दिया सोनाफाटा स्थायी निवास भएका अज्ञानी गजल प्रेमीको यो गजल वाचन गर्दै जान्छु। ओझेल नपर्नु चेहरा बिर्सिन्छु, ओझेल नपर्नु चेहरा बिर्सिन्छु, साँच्चै म आफ्नै डेरा बिर्सिन्छु। जहानको पनि आरोप छ अरे, जहानको पनि आरोप छ अरे, सानो गुण र बचेरा बिर्सिन्छु, साँच्चै म आफ्नै डेरा बिर्सिन्छु। कसैले भन्यो म हाँसेपछि, कसैले भन्यो म हाँसेपछि, झिना मसिना अप्ठेरा बिर्सिन्छु, साँच्चै म आफ्नै डेरा बिर्सिन्छु। कसरी मैले जन्मिएको भूमि, कसरी मैले जन्मिएको भूमि, कालीकोट दहाँ सेरा बिर्सिन्छु, साँच्चै म आफ्नै डेरा बिर्सिन्छु। छातीमा पत्थर लाएर पनि, छातीमा पत्थर लाएर पनि, गाउँ बेसी पाखा पखेरा बिर्सिन्छु। ओझेल नपर्नु चेहरा बिर्सिन्छु, साँच्चै म आफ्नो डेरा बिर्सिन्छु। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।